एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। न्यायाधीश सिफारिसको विषयमा संसदीय सुनवाई विशेष समितिको बैठकमा आज पनि दलहरूबीच विवाद भएको छ। न्याय परिषदलाई पठाउने पत्रका विषयमा सभासदहरूबीच विवाद भएपछि गृह कार्यका लागि भन्दै एक घण्टाको लागि स्थगित गरिएको समितिको बैठक बस्दै नबसी भोलिसम्मको लागि स्थगित भएको छ। एमाले र एकीकृत माओवादीका सभासदहरूले न्याय परिषदलाई पत्र पठाउँदै थप विवरण माग्नुपर्ने अडान लिएका छन्। तर कंग्रेसका सभासदहरूले विवरण माग्ने तर न्याय परिषदले पठाएको पत्र प्रति आपत्ति जनाउने कुरा समितिको रेकर्डमा मात्रै राख्ने अडान लिएपछि विवाद भएको हो। एमाले र एकीकृत माओवादीका सभासदहरूले भोटिङबाट टुङ्गाउन माग गरे पनि कंग्रेसका सभासदले नमानेपछि बैठक स्थगित गरिएको हो। न्याय परिषदले सिफारिस गरेका नाममा विभिन्न माध्यमबाट संसदीय सुनवाई विशेष समितिमा 22 उजुरी परेका छन्। तीमध्ये 6 जना उजुरीकर्ता मात्रै बैठकमा उपस्थित हुन तयार भएको समिति सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो। संविधान सभाको आजको बैठकमा पनि सभासदहरूले संविधान अभिलेख तथा निकोल समितिले पेश गरेको प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ। अभिलेख तथा निकोल समितिले अघिल्लो संविधान सभाका प्राकृतिक स्रोत तथा आर्थिक अधिकार बाँडफाँड समिति र राष्ट्रिय हितको संरक्षण समितिको सहमतिको प्रतिवेदन पेश गरेपछि गत बिहिबारदेखि छलफल जारी छ। अझै केही सदस्यले धारणा राख्ने क्रम रहेकाले आज पनि छलफल जारी रहेको हो। बैठकमा उक्त समितिको प्रतिवेदनमा रहेका समितिका विषय मस्यौदा समितिमा पठाएपछि असहमतिका विषयमा छलफल भइरहेको छ। प्राकृतिक स्रोत तथा आर्थिक अधिकार बाँडफाँड समिति र राष्ट्रिय हितको संरक्षण समितिमा रहेका समितिका विषयलाई मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाउने तयारी गरिएको छ। एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक केही बेर पछि पार्टी कार्यालय पेरिस डाँडामा बस्दैछ। बैठकमा असन्तुष्ट नेता डाक्टर बाबुराम भट्टराई वरिष्ठ नेताको सेटमा सहभागी हुने बताइएको छ। भट्टराई पछि दल नेताहरू केन्द्रीय समितिमा बस्न स्वीकार गरेपछि यो माओवादी केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने बताइएको छ। त्यस्तै पदाधिकारी स्थायी समिति र पोलिट ब्युरोको संख्या पनि तय गरिने ए माओवादीले सुना विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनदेखि नै भट्टराई पक्षका असन्तुष्ट छ। भट्टराई सहित उनी पछि दल नेताहरूलाई पनि आज केन्द्रीय समितिमा लगिने जनाइएको छ। भारतीय जनता पार्टी भाजपाका नेता नरेन्द्र मोदी आज भाजपा संसदीय दलको नेता चुनिनु भएको छ। संसदीय दलको केन्द्रीय सभाको बैठकमा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडाबाडीले मोदीको नाम प्रस्ताव गर्नुभएको थियो। अब नरेन्द्र मोदीले भाजपाको विधेयक दलको नेताको रूपमा राष्ट्रपति प्रणब मुखर्जी सामु सरकार बनाउनुको लागि औपचारिक रूपमा दावी पेश गर्ने बताइएको छ। यसपछि मोदीले भारतको अघिल्लो प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने बताइएको छ। भाजपाको बैठक लगत्तै बसेको राष्ट्रिय जनतान्त्रिक गठबन्धनको बैठकले पनि मोदीलाई प्रमुख नेता चुनेको छ। संसदीय दलको नेता चुनेपछि भावुक हुँदै मोदीले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी